जब म तिमीलाई साह्रै सम्झन्छु तब हाम्रा पुराना गफहरू तिमीले पठाएको म्यासेजेसहरू पढ्छु अनि पागल झैँ एक्लै मुस्कुराउँछु। पुराना म्यासेजेस भए पुराना च्याटहरू अनि कुनै दिन तपाईँको मनको मान्छेले भनेका मायाको शब्दहरू कति साथीहरूले डिलिट गरिसक्नु भएको छ त भने कति साथीहरूले डिलिट नगरी सुरक्षित मनमा सजाएर राख्नु भएको छ। जे गरे पनि मायाका स्पेसल कुरा मनबाट डिलिट गर्न साह्रै गाह्रो हुन्छ, होइन र? त्यही कारण भनिन्छ नि यो मायाको संसार नै यस्तै यस्तै हो। ठुलो पार्नुहोस् आफ्नो रेडियोको भोलुम र राख्नुहोस् तपाईँको आफ्नो मायालुलाई तपाईँको मनमा र शीतल ठाउँमा कार्यक्रम सुन्नुहोस्। तपाईँलाई साँच्चिकै आनन्द आउनेछ, साँच्चिकै तपाईँको मायालुप्रति अझ माया बढ्नेछ। त्यसैले सुरु गरौँ, यो मायाको संसार यस्तै यस्तै हो। मेरे हाँ। आज यो मायाको संसार यस्तै यस्तै होमा धेरै मायाको कुराकानी गर्नेछु। मायाको कथा अनि तपाईँले मायाहरूलाई देखाएको माया बाचा कसम लगायत मायाका सबै संसारका कुराकानी गर्नेछु, तर तपाईँले साथ दिनुपर्छ। मलाई विश्वास छ तपाईँले अवश्य मलाई साथ दिनुहुनेछ। यो रातको समयमा तपाईँ आफ्नो सारथीलाई सम्झिरहनु भएको छ कति साथीहरूले, के गर्दै होलिन्, कथा हराउँदै होलिन्, मलाई कतिको सम्झिँदै छिन् होलि, फेरि के गर्दै होला मेरो मनको राजा, अनि मलाई कतिको सम्झँदै हुनुहुन्छ होला, यस्तै यस्तै तपाईँ सम्झँदै हुनुहुन्छ। यो बिचमा एउटा अलिकति कुरा जोड्न चाहे, एउटा रेमा भन्ने केटी हुन्छन्, तर एकजना केटालाई उसको हाँसो रहनसहन सबै मनपर्छ, तपाईँलाई थाहा छ, यो मनपर्नु भनेको अवश्य पनि उसको मनमा माया जाग्नु, उसलाई माया गर्न थालेको हुनुपर्छ, यस्तै यस्तै हो रेमा भन्ने केटी। रेमा ठुलो स्वरले हाँस्छिन्, रेमाको हाँसो कोठाभरि पोखियो। उनलाई मन पराउने मान्छे, वाह क्या दामी देखिएका छौ, मास्टरपिस, रिमाले हाँस्दै भन्छिन्। अहिले थाहा पायो मेरो आर्टिस्टिक सेन्स कति डेभलप रहेछ। एकछिन यतिकै बस त म तिम्रो न्यू पोर्ट्रेट खिच्छु, फोटो पनि खिचिहाल्छु। कुनै कलाकारको मूर्ति झैँ उभिएको उसको नग्न देह निहालेर प्रेमा फेरि हाँस्यो। प्रेम कला र सौन्दर्य चेत प्रेमाले जस्तै गरी उसले बुझ्यो, बुझिन थाहा छैन, तर ती चञ्चल आँखाहरूमा आफू निकै सुन्दर देखिएको महसुस उसले गर्यो। उसलाई यो पनि लाग्यो कि प्रेमा बाहिर भन्दा भित्र त झन् राम्री रहेछन्। उसलाई प्राकृतिक स्त्री देह असाध्यै मन पर्यो, त्यो फक्रिएको खुलाब जस्तै कोमल र सुन्दर थियो। प्रेमाले पुनः एकपटक तानेर खेलौना जसरी आफूभित्र समाहित गरेपछि उसको प्रतिक्रिया थियो, किन यसरी जबरजस्ती छौ, मलाई किन यसरी जबरजस्ती गर्छौ प्रेमा तिमी। यद्यपि उसको मनले भने पटक पटक मायाको तलाउमा डुबिरहन लालाइ थियो, दिस इज लभ माई डियर, प्रेमाले हाँस्दै यस्तै भने। उसले जवाब फर्काइन्, उसमा लज्जाका अंशहरू अलिकति पनि थिएन, फेरि अर्को दाग बनाउला नि, लजाउँदै डुडाउँदै उनले भने। उसले सचेत गरायो, कलेजोको रङ जस्तो गाढा भएर आएका प्रेमाका ओठहरू, त्यो दाग होइन डियर, यो त मेरो निशानी हो, मेरो स्ट्याम्प हो, मेरो प्रेमको लोगो हो, कपिराइट हो कि, अरू कुनै पनि युवतीले तिमीलाई छुन नसकोस्, तिमी अब मेरो भयो, मात्र मेरो, प्रेमाको आवाज नागिनीको श्वास जस्तो सुन्न। जुन प्रेम गीत बनो हर माया गर्ने जोडीले अपने गीत बनो जुन प्रेम गीत बनोस् हर माया गर्ने जोडीले आफ्नो गीत बनोस् राम्रा राम्रा सपना होस् त्यहाँ मीठा मीठा विपना होस् त्यहाँ दुई मुटु एक धड़कन हुन्छ जहाँ मियाले राम मेरो आँखामा हेर कहाँ पाउँछु आफ्नै चितुर सजाइ सक्या छु मैले तिमीलाई मेरो यो मुटु भित्र नियाले र मेरो आँखामा हेर कहाँ पाउँछु आफ्नै चितुर सजाइ सक्या छु मैले तिमीलाई मेरो यो मुटु भित्र भन्दा प्यारो लाग्दो रहेछ तिम्रो जीवन आफ्नै बसमा कहाँ हुँदो रहेछ र यो मन आफ्नै भन्दा प्यारो लाग्दो रहेछ तिम्रो जीवन आफ्नै बसमा कहाँ हुँदो रहेछ र यो मन पक्कै पनि जब हामी एक्लै अर्कालाई माया गर्छौँ विश्वास गर्छौँ मन पराउन थाल्छौँ धेरै कुराहरू हाम्रो मनमा चलिरहेको हुन्छ गम्सिरहेको हुन्छ तर फरक यति मात्र साँचो माया र झुटो माया हुन त माया भन्ने यो कुरो कहिले पनि झुटो हुँदैन तर झुटो र साँचो पनि हुने गर्छ अरे समाजमा यस्तै यस्तै कुराहरू आउने गरेको छ तर म भन्छु माया सधैँ साँचो हुन्छ साँचो माया गर्ने मान्छेले सधैँ त्यो मान्छेलाई देख्नु बित्तिकै उसको मनमा धेरै कुराहरू आउन थाल्छ जे होस् यो माया भन्ने चिजै यस्तै हो यो मायाको संसार नै यस्तै यस्तै हो धेरै कुराकानी गर्छु प्रेमको अनि तपाईँसँग रहन्छु यो रातको समयमा तपाईँको सारथी भन्ने प्रयास गर्नु तपाईँले कतिको सम्झिरहनु भएको छ आफ्नो मान्छेलाई तपाईँले म्यासेज गर्न भुल्नु भयो कि तपाईँको आफ्नो मान्छेले तपाईँलाई म्यासेज गर्नुभएको छ होला तपाईँले हेर्नु भएन कि कति साथीहरूको यति बजेबाट कल गर्ने भन्ने योजना पनि छ होला यो मायाको संसारमा मायालाई मिठास बनाउँदै लानु माया नराम्रो चिज छैन असाध्यै राम्रो चिज एकदमै गुलियो चिज त्यसैले यस्तै पनि राम्रो बनाउने प्रयास गर्नुहोला अब म अलिकति प्रिय र अशोकको चिठीको कुरा पनि गर्छु हुन त अहिलेको समयमा लेटरको जमाना गइसकेको छ तर पनि मैले हाँस्दै यो लेटर अथवा रोदै यो लेटर मैले वाचन गर्नुपर्ने बाध्यता पनि भएको छ एउटा प्रिय र अशोक बिचको प्रेम कहानी उसको प्रेमी अशोकले असाध्यै उसलाई माया गर्छ यस्तै त हो मायाको संसार माया गरिरहन पर्छ रिसाएका छौ थाहा छ मलाई रिसाउनै पर्ने हो तिमीलाई पुरा हक छ यो पटक त कारण पनि छन् कुनै जानकारी बिना नै यति टाढा जो आएकी छु तर म के गर्न सक्थेँ र बाध्यता थियो मान्छु कि तिमीले मैले तिमीमाथि अन्याय गरेकी छु तर मलाई विश्वास गर यस्तो म कदापि चाहन्नथ्यो मेरो सारा उमेर तिमीसँगै बिताउन चाहन्थेँ हरेक पल हरेक क्षण बस म तिम्रो साथ चाहिरहन्थेँ र चाहन्छु पनि यो पत्र लेख्नु मेरो जिन्दगीको सबैभन्दा कठिन पल हो आफ्नो मनलाई बाँधेर आँसुधारा बगाएर लेखेकी छु तिमीलाई थाहा छ किन तिमीलाई थाहा छ किन किनकि तिमीलाई अलविदा भन्दैछु यही पत्र मार्फत सायद म जिउँदो फर्कन्न होला यी सब कुरा म यही पत्र मार्फत भन्दैछु किनकि तिम्रा अगाडि आएर आँखामा आँखा जुदाएर भन्ने साहस छैन मलाई फेरि तिम्रो अगाडि अनि तिम्रो मायाको अगाडि म कमजोर हुनेछु र मेरा पाइलाहरू अघि बढ्दैनन् तिमीलाई छोडेर यसो भनिरहँदा तिमीलाई चोट पुर्याएको छु मैले घाउ गहिरो छ थाहा छ मलाई तिमी पीडामा छौ त्यो कुरा बुझ्छु म पनि अनि कस्तो अनौठो छ है समयको खेल। कुनै बेला तिम्रो घाउको मलम हुने गर्थेँ म, तर हेर त आज मैले नै सबैभन्दा गहिरो चोट दिएकी छु। तर विवश छु म तिमी पत्नीको साथसाथै एक सिपाही पनि हुँ। मैले आफ्नो देशका निम्ति व्यक्तिगत स्वार्थबाट माथि उठेर सेवा गर्ने, कर्तव्य पालना गर्ने कसम खाएको छु र आफैसँग प्रण गरेकी छु। तर असत, प्रेम पाउनु मात्र पनि त होइन नि, प्रेम त्याग पनि त हो, समर्पण पनि त हो। मेरो विदाई तिम्रो जीवनको अन्त्य होइन प्रिय, तिमीले सुरुवात गर्नुपर्छ नयाँ जिन्दगीको। खो चोट पुगेको छ तिमीलाई, तर हरेक चोटको ओखती हुन्छ, मलम हुन्छ, र मलाई विश्वास छ तिम्रा गहिरा चोटहरू समयसँगै पुरिनेछन् खाटो पनि नरहने गरी। प्रिय, तिमीसँग सधैँ साथै हुनेछन् ती मिठा पल अनि यादहरू, तर म चाहन्न कि तिमी पुराना दिन सम्झेर पल पल तडपेर बस। मेरो प्रेम आजका दिनसम्म सधैँ तिम्रो लागत बनेको छ, तर अब यसैलाई कमजोरी नबनाऊ र जीवन अझ कठिन नबनाऊ। तिमीले आफ्नो जीवन पहिल्यै झैँ निर्वाह गर्नुपर्छ जसरी मसँग हुँदा गर्थ्यो। तिमी पछाडि हट्ने होइन, हेर त तिमीले कति सपनाहरू साकार पार्नु छ। तिम्रा सपना, हाम्रा सपनाहरू, आमा बुबाका सपना, अझै कति कुरा गर्न बाँकी रहेको छ। तिमीले आफ्ना पाउहरू कहिले नकमाउनु, आफ्नो कर्तव्य पथबाट आजसम्म तिमी पछि हटेका छैनौ र अब पनि कति पनि डगमगाउनु। बाँकी कुरा अर्को पत्रमा लेख्नेछु। खास यस्तै केही लेख्न पाएन, पाए त हुन्थ्यो नि, तर सायद अब मौका मिल्दैन होला। तिमीसँग बिताएका हरेक पलहरू स्वर्णिम थिए, यति धेरै माया ममता र सम्मानको लागि धन्यवाद। थाहा छ तिमीलाई, कहिलेकाहीँ त आफैदेखि नै ईर्ष्या लाग्थ्यो, आफ्नै भाग्य देखेर डहा लाग्थ्यो मलाई, किनकि जीवनका हरेक कुरा मैले चाहे जस्तै थियो। कार्य सफलता, प्रियजनसँगको सामित्यता, तिमी जस्तो जीवनसाथी अनि तिम्रो आधिक माया र सम्मानले स्वर्गको आभास हुन्थ्यो मलाई, तर यो स्वर्गबाट टाढा हुँदैछु। Ah, जुन तारा न माग न माग म संग सहारा न माग उइमाछु आकाशका जुन तारा छोटो रहेछ हाम्रो माया। अन्तिममा यही भन्छु, प्रेममा विश्वास गर, तिम्रो धड्कनहरूलाई अरू कसैको लागि धड्कन मन्जुर देऊ। मैले भन्दा धेरै माया गर्ने जीवन सङ्गिनीको लायक छौ तिमी। जिन्दगीमा सधाझै अगाडि बढ्न पछाडि फर्केर नहेर, तिमीलाई उज्जवल भविष्यले पर्खी बसेको छ। पक्कै पनि माया गर्ने जो कोहीले पनि आफ्नो मायाहरूको कहिले पनि नराम्रो सोच्दैनन्। जसले सच्चा र साँचो माया गर्छ, उसले असाध्यै धेरै माया गरिरहेको हुन्छ। चाहे संसारबाट हो विदा हुनु परे तापनि, उसले आफ्नो मायालाई सधैँ राम्रो सोचिरहेको हुन्छ। आफ्नो मुटु अरूको मुटुसँग धड्कनाउन समेत त्यस्ता माया गर्ने मान्छेहरूले प्रमिसन दिइरहेको हुन्छ। आजको काम मैले सकेँ। मैले आज मायाको धेरै कुरा गरेँ कुरा गरेँ जस्तै व्यवहारमा पनि उतार्ने प्रयास गर्नेछु म त, अनि तपाईँ नि। अझै धेरै मायाको कुरा गर्न अर्को हप्ता पर्खनै पर्छ होला। त्यसैले यो पर्खाइलाई पनि मायाकै संसारमा मिलाउन प्रयास गर्नुहोस् ल। थ्याङ्क यू सो मच, यु आर सो स्विट एन्ड आई लभ यु सो मच। बाई बाई।